अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। आजदेखि चीनको कुनमिङमा दक्षिण एसिया व्यापार मेला सुरु हुँदै समारोहमा प्रधानमन्त्री कोइरालाले दिउँसो 3 बजे सम्बोधन गर्नुहुने। चितवनको बाँदरमुडा इकट्ठा भएको आज 9 वर्ष पुरा। घटना पीडित सङ्घर्ष समिति चितवनद्वारा बाँदरमुडा खोलामा शोक सभा गर्ने। श्रमपन्थी सङ्गठन बोको हरामले नाइजेरियाको एक गाउँमा हमला गर्दा कम्तीमा 35 जनाको मृत्यु। इजिप्ट सरकारले आतंककारी गतिविधि रोक्न सामाजिक सञ्जालमा रोक्ने तयारी गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू विरुद्धमा। र खुल्ला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गर्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। चीनको युनान प्रान्तको कुनमिङमा आजदेखि दक्षिण एसिया व्यापार मेला सुरु हुँदैछ। दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका नेताहरूको सहभागिता रहने मेलाको उद्घाटन समारोहमा प्रधानमन्त्री सुशील कोइरालाले स्थानीय समयअनुसार दिउँसो 3 बजे सम्बोधन गर्नुहुनेछ। कुल 80 स्टल रहने मेलामा निर्यात योग्य नेपाली उत्पादनहरू राखिनुका साथै नेपाली वस्तु संस्कृति र पर्यटनबारे सूचना प्रवाह गर्ने व्यवस्था गरिएको छ। मेलामा नेपाली सांस्कृतिक टोलीले सांस्कृतिक कार्यक्रम पनि गर्नेछन्। युनानको प्रान्तीय सरकार र चीनको वाणिज्य मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना हुने मेलामा दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका 46 राष्ट्रको सहभागिता रहनेछ। साउथ एसिया एक्सपो उद्घाटन समारोहमा सहभागी हुन 35 सदस्य टोलीको नेतृत्व गर्दै हिजो चीन प्रस्थान गर्नुभएका प्रधानमन्त्री कोइरालाले चीनका उप प्रधानमन्त्री वाङ याङ लगायत विभिन्न देशका समकक्षीहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री कोइराला सहितको टोली आजै राति स्वदेश फर्कने कार्यक्रम छ। संविधान सभा अन्तर्गतको राजनैतिक सम्वाद तथा सहमति समितिको बैठक सिंहदरबारमा जारी छ। एकीकृत माओवादी नेता डाक्टर बाबुराम भट्टराई नेतृत्वको समितिले संविधान सभाबाट आएका विवादका विषयमा आजबाट छलफल सुरु गरेको हो। विगतको संविधान सभामा विवादित बनेको राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमाथि आज छलफल हुनेछ। उक्त प्रतिवेदनमा रहेको 18 वर्ष पुरा पुगेका नागरिकलाई अनिवार्य शैक्षिक सैनिक तालिम दिने कि नदिने भन्ने विषयमा संविधान सभामा मतभेद भएपछि राजनैतिक सम्वाद तथा सहमति समितिमा पठाइएको थियो। संविधान सभा नेपाली कङ्ग्रेस र नेकपा एमालेका सभासदहरूले 18 वर्ष पुरा पुगेकालाई व्यावसायिक शिक्षा दिनुपर्ने र एकीकृत माओवादीले सैन्य तालिम दिनुपर्ने पक्षमा अडान राखेका छन्। यसैबीच संविधान सभाको बैठक आज पनि बस्ने भएको छ। नयाँ बानेश्वरमा बिहान 11 बजेपछि सुरु हुने आजको बैठकमा पनि तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदन माथिको छलफल सुरु हुनेछ। संघीयतामा देशलाई लैसाँदा किकृत माओवादीले एकल जातीय पहिचानको कुरो उठाएको छ भने कङ्ग्रेस र एमाले सामर्थ्यको मुद्दालाई अगाडि सारेका छन्। मधेसवादी दल भने एक मधेस स्वायत्त प्रदेशकै पक्षमा अडिग रहेका छन्। चितवनको बाँदरमुडा घटना भएको आज 9 वर्ष पुरा भएको छ। चितवनको माडी स्थित कल्याणपुर गाविसको बाँदरमुडा खोलामा तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको म्युजमा परि 38 जनाको मृत्यु भएको थियो। माडीको ऐद्यापुरी गाविसको बगैबाट भरतपुरका लागि छुटेको ना 1 32 45 नम्बरको बस 2062 साल जेठ 23 गते बिहान पाउने 8 बजे बाँदरमुडा खोलामा विद्युतीय धरापमा पर्दा 38 जनाको मृत्यु भएको थियो भने 72 जना घाइते भएका थिए। घटनाको स्मृतिमा आज बाँदरमुडा घटना पीडित सङ्घर्ष समिति चितवनले बाँदरमुडा खोलामा शोक सभा गर्दैछ। बाँदरमुडा पीडितहरूको सक्रियतामा बनेको बाँदरमुडा स्मारकको उचित संरक्षण हुन सकेको छैन। घटना भएको 9 वर्ष पुगिसकेको भए पनि अझै आफूहरूले राहत र न्याय नपाएको पीडितहरूले गुनासो गर्दै आएका छन्। पीडितहरूलाई एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले 60 लाख रुपियाँ राहतको प्याकेज घोषणा गरे पनि पीडितहरूले मानवीय संवेदनालाई पैसासँग जोडेको भन्दै एकीकृत माओवादी अध्यक्ष दाहालले घोषणा गरेको राहतको प्याकेज बहिष्कार गरेका थिए। एक निजी बलेरो जीपले ठक्कर दिँदा कखाँचीको सन्धिखर्कमा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। सन्धिखर्कको मसाल बजारबाट जाँदै गरेको बा 11-4206 नम्बरको जीपले भक्ति टोलमा पैदल यात्रुलाई ठक्कर दिँदा यात्रु बेसी गाविस नम्बर 7K35 वर्षीय शिवकला खत्रीको मृत्यु भएको हो। घटनामा खेलजी 8K मिना बन्झाडी चुत्रा बेसी 7K 6 वर्षीय रोचक रायमासी खन्दह 4K 22 वर्षीय कविता चौहान र उनकी छोरी 4 वर्षीय एलिसा चौहान गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि बुटुल लगिएको छ। नवलप्रासीको तम्सरियामा 7 चोरमारा जङ्गलमा गैराती कासी गुडिरहेको ट्रकमा आग लागि हुँदा ट्रक पूर्ण रूपमा सलेर नष्ट भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको NA28296 नम्बरको ट्रक लाइनसट भएर 81 आग लागि भएको हो। रातको 1 बजे ट्रकमा आग लागि भएको र चितवनबाट आएको दमकलले आज बिहान चितवनबाट गएको दमकलले आज बिहान मात्र आगो नियन्त्रणमा लिएको प्रहरीले सुनाएको छ। वैदेशिक रोजगारमा जाने युवाहरूको संख्या नवलप्रासीमा 3500 भन्दा बढिरहेको एक तथ्याङ्कले सुनाएको छ। जिल्ला प्रशासनकाले नवलप्रासीको राहदानी शाखाको एक तथ्याङ्क अनुसार नवलप्रासी जिल्लाको सदरमुकाम परासीमा रहेको प्रशासन कार्य एवं कावासोतीको सहायक प्रशासन कार्यबाट समेत गरी प्रत्येक महिनामा राहदानी लिन आउनेको संख्या 1500 भन्दा बढिरहेको जिल्ला प्रशासनकाले परासी राहदानी शाखाका प्रमुख कृष्ण पन्थीले बताउनुभयो। जिल्ला प्रशासनकाले प्रासीबाट प्रति महिना करिब 1000 जनाले एमआरपी बनाउने गरेका छन् भने सहायक सदरमुकाम कावासोतीको जिल्ला प्रशासनकालेबाट प्रत्येक महिना करिब 700 जनाले एमआरपी लिने गरेको स्रोतले सुनाएको छ। जिल्लाबाट एमआरपी दिनेको संख्या भन्दा बढी करिब 2000 जनाले द्रुत गति काठमाडौँबाट पनि एमआरपी दिने गरेको बताइएको छ। यसरी नवलप्रासीका दुवै स्थानबाट प्रत्येक महिना गरी करिब 3500 एमआरपी दिने काम भइरहेको बताइएको छ। वैदेशिक रोजगारमा जाने देशहरूमा मलेसिया, कतार, दुबई लगायतका देशमा जाने मजदुरको संख्या उल्लेखनीय रहेको राहदानी शाखाले सुनाएको छ। विदेश जानेहरूमा मध्यम वर्गका र महिलाहरूको संख्या पनि बढ्दो रहेको स्रोतले सुनाएको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, जलवायु परिवर्तनको असर कम गर्नका लागि के गर्नु पर्ला? ए जनचेतना सम्बन्धी शिक्षा दिनुपर्दछ, बी प्रदूषण रोक्नु पर्दछ, सी स्थानीय स्तरबाटै पहल गर्नुपर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9 BC काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटवल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0656-5363-063 मोबाइल नंबर 98550-61743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 44 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। त्यस्तै आज दिनभर घाम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अब अन्तर्राष्ट्रिय समाचार, संदिग्ध चरमपन्थी संगठन बोको हरामले नाइजेरियाको उत्तर पूर्वी सहर मेदगुरी स्थित एक गाउँमा हमला गर्दा कम्तीमा 45 जनाको मृत्यु भएको छ। गाउँमा छिरेर गाउँलेहरूलाई उपदेश दिन आएको भन्दै बोको हरामले आक्रमण गरेको स्थानीयवासीले बताएका छन्। अधिकारीहरूका अनुसार यस हप्ता मात्रै बोको हरामको आक्रमणबाट त्यहाँ 200 भन्दा बढी नागरिक मारिएका छन्। देशमा संकटकालको घोषणा गरेपछि मेदगुरी क्षेत्रमा यस हप्ता मात्रै आक्रमणका घटना भएका हुन्। नाइजेरियामा बोको हरामले 200 भन्दा बढी कसौरीहरूलाई अपहरण गरी बन्धक बनाएपछि त्यहाँ आक्रमणका घटना बढिरहेका छन्। बोको हरामले पश्चिम शिक्षाको विरोध गर्दै 5 वर्ष अघि सशस्त्र युद्धको सुरुवात गरेको थियो। इजिप्टमा आतंककारी गतिविधि रोक्न भन्दै सरकारले सामाजिक सञ्जालमा रोक लगाउने तयारी गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू विरोधमा उत्रिएका छन्। गृह मन्त्रालयले सामाजिक सञ्जालहरू बन्द गर्ने सूचना प्रकाशन गरेपछि त्यहाँ हामी माथि निगरानी गरिएको छ भन्ने वाइस ट्याङ सबैभन्दा बढी 46,000 पटक ट्विटर भएको बीबीसीले जनाएको छ। आतंककारी गतिविधि गर्नेको पहिचानका लागि ट्विटर र फेसबुकमा निगरानी गर्ने तयारी सरकारले गरेपछि जवाफ त्यहाँ यस्तो ट्विट गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता अब्देल फतह उथमानले सरकारी टेलिभिजनको एक कार्यक्रममा निर्दोषलाई शिकार बनाउने गरी विस्फोटक पदार्थ निर्माण गर्ने गृहको पहिचानका लागि सामाजिक सञ्जालमा निगरानी गर्न थालिएको दावी गरेका छन्। सरकारको यस्तो प्रस्ताव नागरिकहरूले स्वीकार नगर्ने देखिएको छ। खेल समाचार, 15 औं मलेसियन मियो खुल्ला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन 3 पुरुष खेलाडीसहित 4 सदस्यीय टोली नेपाली टोली आज मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ। उक्त प्रतियोगितामा विशाल तामाङले 15 वर्ष मुनि एकल कातार 52 केजी, नवराज गुरुङले 15 वर्ष मुनि एकल कातार 57 केजी तथा शङ्कर भण्डारीले सिनियर एकल 7 र 55 केजी तौलसम्ममा प्रतिस्पर्धा गर्नेछन्। तिनै खेलाडी बानियाटार स्थित पारामाउन्ट एकेडेमीमा अध्ययनरत छन्। साथै तिनै खेलाडीले गएको वैशाखमा काठमाडौँमा भएको 5 औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण भारतमा गत वर्ष भएको 6 औं एसियाली खुल्ला अन्तर्राष्ट्रिय कराँतेमा कास्य पदक जितेका थिए। प्रशिक्षकमा सुमन्ती मेसिना रहेका छन्। यता 7 औं हेमसन्त अन्तर स्कुल बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। प्रतियोगितामा बोइज तर्फ 16 र गर्ल्समा 8 टिमले भाग लिनेछन्। बोइज टिमलाई 4 तथा गर्ल्सलाई 2 समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ। बिहान 10 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आजदेखि चीनको कुनमिङमा दक्षिण एसिया व्यापार मेला सुरु हुँदै समारोहमा प्रधानमन्त्री कोइरालाले दिउँसो 3 बजे सम्बोधन गर्नुहुने। चितवनको बाँदरमुडे घटना भएको आज 9 वर्ष पुरा। घटना पीडित सङ्घर्ष समिति चितवनद्वारा बाँदरमुडे खोलामा शोक सभा गर्ने। श्रमपन्थी संगठन बोको हरामले नाइजेरियाको एक गाउँमा हमला गर्दा कम्तीमा 45 जनाको मृत्यु। इजिप्ट सरकारले आतंककारी गतिविधि रोक्न सामाजिक सञ्जालमा रोक गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू विरुद्धमा। र खुल्ला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गर्दै। अवस्थ बिहान 10 बजेको अर्पण समाचार सकियो। सुजिता हुमाल बिदा भई नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्ननगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ।